त्यो दिल बैंक हो तिम्रो माया को मीठो बोलेर राख कति छ मेरो माया दिल मा खाता खोलेर राख यो दिल बैंक हो तिम्रो माया को मीठो बोलेर राख कति छ मेरो माया दिल मा खाता खोलेर राख गरिदेऊ आजीवन मुद्दती त्यो जवानी मलाई गरिदेऊ आजीवन मुद्दती त्यो जवानी मलाई लीलामी में मेरो जीवन को मूल्य मोलेर राख कति छ मेरो माया दिल मा खाता खोलेर राख तिमीले चाहे जति माया को कर्जा दिनेछु सदा तिमीले चाहे जति माया को कर्जा दिनेछु सदा चोखो पिरती को लगानी मा नाफा घोलेर राख कति छ मेरो माया दिल मा खाता खोलेर राख खराब ऋणी बन्ने छैन माया को धितो राख्छु मुटु खराब ऋणी बन्ने छैन माया को धितो राख्छु मुटु तिम्रो नाम को हो यो मुटु को मौजात अंगालेर राख कति छ मेरो माया दिल मा खाता खोलेर राख मेरे लागि बचत गर माया को निक्षेप पनि मेरे लागि बचत गर माया को निक्षेप पनि अरु भन्दा चर्के ब्याज दिउला संगालेर राख यो दिल बैंक हो तिम्रो माया को मीठो बोलेर राख कति छ मेरो माया दिल मा खाता खोलेर राख मिरकोट आठ गोर्खा का श्रोता बलराम लम्साल ले पठाउनु भएको गजल थियो यो विकट गाउँमा खेती किसानी गर्ने एक वृद्ध कृषक उकालो ओरालो हिउँको चिसो छिचोल्दै कोसौं टाढा हिँडेर पूजा आजा गर्न र प्रवचन सुन्न पुगेछन् अचम्म उनी त्यहाँ पुग्दा प्रवचन हुने ठाउँमा प्रवचक बाहेक कोही थिएन सुनसान एकछिनपछि मञ्चमा आसीन प्रवचकले वृद्ध कृषकलाई बोलाउँदै भने मात्रै एकजना उपस्थित भक्तका लागि कार्यक्रम गर्नुको कुनै अर्थ छैन बरु दुवैजना घर गएर न्यानो सिरक ओढेर तात्तातो चिया पिई बस्नुमै फाइदा होला अब म त एउटा साधारण किसान परे वृद्ध कृषकले भने तर जब म गाई गोरुको बथानलाई खुवाउन जान्छु र एउटाले मात्रै टाउको उठाएर घाँस माग्यो भने म त्यसलाई भोकै छाडेर पक्कै फर्किन्न त्यसपछि लाज महसुस गर्दै प्रवचकले एक शब्द नबोली आफ्नो सेवा आरम्भ गरे घण्टी बजाउने भजन गाउने पाठ पढ्ने राम्रैसँग दुई घण्टा बितेर गयो माग जति नै सानो किन नहोस् आफ्नो जिम्मेवारी भनेको रहिरहन्छ यस्तै महसुस गर्दै वृद्ध कृषकलाई धन्यवाद दिए प्रवचकले सबै सकिएर विदा हुनै लाग्दा प्रवचकले कृषकलाई सोधे ठिक छ चित्त बुझ्यो हजुरको अब म त एउटा साधारण किसान परे वृद्ध कृषकले भने तर जब म गाई गोरुको बथानलाई खुवाउन जान्छु र एउटाले मात्रै टाउको उठाएर घाँस माग्यो भने पुरै बथानकै लागि ल्याएको सबै घाँस त्यही एउटालाई बल गरेर पक्कै खुवाउँदिन नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको उत्पादन कार्यक्रम यो साँझ यो सुभाषको 102 श्रृङ्खलामा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी तिम्रो खुशीको लागि तिम्रो खुशीको लागि स माया झुटो मान्छौ भने मलाई काँडा ठान्छौ भने माया झुटो मान्छौ भने टाढा टाढा हुन पनि राजी छु म टाढा टाढा हुन पनि राजी छु म तिम्रो खुसीको लागि जे चाहन्छौ त्यही बन्छु आफ्नो बनाऊ या पराए जे चाहन्छौ त्यही बन्छु तिम्रो खुसीको लागि चाहिँदैन केही अरु हो तिमलाई खुसी देख्न पाऊ चाहिँदैन केही अरु तिम्रै लागि जन्मेको लाग्छ तिम्रै लागि मरु तिम्रै लागि जन्मेको लाग्छ तिम्रै लागि गैती बेल्चा हथौडाले उठाएको त्यो फोको देखे पसिनाका धारा बगाई रेगिस्तानमा रोको देखे गैती बेल्चा हथौडाले उठाएको त्यो फोको देखे पसिनाका धारा बगाई रेगिस्तानमा रोको देखे गर्दैछ रात दिन परिश्रम गर्मी जाडो नभनी उसले गर्दैछ रात दिन परिश्रम गर्मी जाडो नभनी उसले भर्दो रहेछ पेट खबुजले घरमा ऋणको पोको देखे पसिनाका धारा बगाई रेगिस्तानमा रोको देखे चिल्ला चिल्ला कार दौडने चिप्लाती सडकहरू चिल्ला चिल्ला कार दौडने चिप्लाती सडकहरू मेहनती हात बजार्दै पसिनाले सडक धोको देखे पसिनाका धारा बगाई रेगिस्तानमा रोको देखे बन्दकीमा परेको जान लागेको घरबारी बचाउन बन्दकीमा परेको जान लागेको घरबारी बचाउन पारिश्रमिक माग्दै उसले साहुको पाउ छोको देखे गैती बेल्चा हथौडाले उठाएको त्यो फोको देखे पसिनाका धारा बगाई रेगिस्तानमा रोको देखे घोराई नगरपालिका 11 शुभकामना टोल घरभई हाल अल ओखरा दोहा कतारमा रहनुभएका श्रोता देवेन्द्र दर्पण दंगाली बुढा थोकीको गजल थियो यो एकजना रेडियो प्रस्तुता जो रेडियो कार्यक्रममा बोल्न जाँदा समेत टाई सुट लगाएर चिटिक्क पढेर जान्थे एक दिन उनलाई टीवी कार्यक्रममा अतिथिका रूपमा बोलाइयो रेडियोमै चिटिक्क परेर जाने व्यक्ति टिभीमा देखिन जाँदा झन् के गरे होलान्। यो रोचक सामग्री राख्नेछौ एकैछिनपछि। म साँच्चै तिमीसँग प्रीतिमै थिएँ, तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ। म साँच्चै तिमीसँग प्रीतिमै थिएँ, तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ। तिमी भन्थ्यौ रे बेइमानी हो भनेर तिमी भन्थ्यौ रे बेइमानी हो भनेर तर म विषम परिवृत्तिमै थिएँ तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ मित्रता टुटेको निर्णय सुनायो रे मित्रता टुटेको निर्णय सुनायो रे म त तिम्रो मेरो साथको स्मृतिमै थिएँ तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ थाहा छ तिमी बदलाको भावमा छौ थाहा छ तिमी बदलाको भावमा छौ तर म भीषण अपकृतिमै थिएँ तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ तिमी सुरमा होलाउ विजय उत्सवको तिमी सुरमा होलाउ विजय उत्सवको म त पराजयको आवृत्तिमै थिएँ तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ तिमी शास्ति र मस्तीको धुनमा होलाउ तिमी शास्ति र मस्तीको धुनमा होलाउ तर म त निर्धोको आकृतिमै थिएँ तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ तिमी आनन्दको अनुभूति गर्दा हौ तिमी आनन्दको अनुभूति गर्दा हौ म त पीर र दुःखको प्रवृत्तिमै थिएँ तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ तिमी लेखा जोखा गर्दा हौ प्राप्तिको तिमी लेखा जोखा गर्दा हौ प्राप्तिको म त चयन र सुखको निवृत्तिमै थिएँ म साँच्चै तिमीसँग प्रीतिमै थिएँ तिम्रो हित गर्ने मनोवृत्तिमै थिएँ हाल दक्षिण कोरियामा रहनुभएका झापाका श्रोता आचार्य मितेरीको यो गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा एकजना रेडियो प्रस्तुता जसले आफ्नो पूरै जीवन रेडियोमा काम गरेर बिताए निकै चर्चित र सबैले मन पराइएका रेडियोकर्मी थिए उनका सबै साथीहरू उनको एउटा बानीले उनलाई सधैँ सम्झिन्थे उनी रेडियो स्टुडियोमा बोल्न जाँदा पनि सधैँ टाई सुटमा सजिएर जान्थे साथीहरू उनलाई बेला बखत जिस्काउने गर्थे तिमीलाई कसैले देख्ने होइन किन चिटिक्क परेर जानुपर्छ जवाफमा ती प्रस्तुता हाँसेरै साथीहरूलाई चुप लगाइदिन्थे र एक दिन एउटा टेलिभिजन कार्यक्रममा तिनै प्रस्तुतालाई अन्तर्वार्ताका लागि बोलाइयो उनको आवाजले उनलाई चिनेका लाखौं प्रशंसकहरूले अब उनलाई टिभीको पर्दामा देख्न पाउने भए टिभीमा अन्तर्वार्ता शुरू हुन केही समय बाँकी थियो टिभी कार्यक्रमका सञ्चालक वेटिङ रूममा बसिरहेका ती रेडियो प्रस्तुता सामु गई सोधे मैले सुनेको तपाईँ त समयको एकदम पक्का हुनुहुन्छ तर आज 15 मिनट ढिलो आइपुग्नु भयो नि हेर्नुहोस् न जवाफ दिँदै रेडियो प्रस्तुताले भने तयार भएर हिँड्ने लाग्दा ख्याल आयो मसँग त नयाँ मोजा नै छैन फेरि यो मेरो टिभीमा पहिलो अन्तर्वार्ता पुरानो मोजा होइन नयाँ मोजा नै चाहिन्छ भनेर किन्न पसलतिर गएको थिएँ अचम्म पर्दै टिभी कार्यक्रम सञ्चालकले सोधे तपाईँलाई नयाँ मोजा किन चाहियो मोजा नै नलगाइ आएको भए पनि फरक पर्दैन थियो टिभीमा तपाईँलाई कम्मरदेखि माथि मात्रै देखाइनेछ टिभीमा होस् वा रेडियोमा सफा सुग्गर देखिन मैले पहिला शिरदेखि पाउसम्म मनबाटै सफा सुग्गर महसुस गर्नुपर्दछ मेरो मोजा च्यातिएको छ वा जुत्ता मैलो छ भने म कसरी आफू सफा व्यक्ति भएर प्रस्तुत हुन सक्छु जवाफमा ती रेडियो प्रस्तुताले भने Bye. चर्किएको काँच कहिले जोडिदैन, हुन्न फल राम्रो जब गोडिदैन। चर्किएको काँच कहिले जोडिदैन, हुन्न फल राम्रो जब गोडिदैन। सोच तुच्छ मान्छे तुच्छै बराबर, सोच तुच्छ मान्छे तुच्छै बराबर। फुटला बङ्ग्याउँदा बाँस मोडिँदैन, हुन्न फल राम्रो जब गोडिँदैन। राम्रो गरे शिर हुन्छ उचो उचो, राम्रो गरे शिर हुन्छ उचो उचो। मान पदवी तकमा आफै उडिँदैन, हुन्न फल राम्रो जब गोडिँदैन। धैर्यतामा बस्न हुन्छ धामा धामा, धैर्यतामा बस्न हुन्छ धामा धामा। धामा भए पनि मूल्य छोडिँदैन, हुन्न फल राम्रो जब गोडिँदैन। रगतको नाता हिरा भन्दा साह्रो, रगतको नाता हिरा भन्दा साह्रो। ठुलै वज्र बिना नाता तोडिँदैन, चर्किएको काँच कहिल्यै जोडिँदैन। हुन्न फल राम्रो जब गोडिँदैन। बेसी सहर लमजुङबाट श्रोता पूर्णदेवी नेउपानेले पठाउनु भएको गजल थियो यो। त्यसो त भन्नेहरू भन्ने गर्छन् सगरमाथाको आरोहण गर्ने पहिलो व्यक्ति जर्ज मालोरी हुन्। मालोरी एक चर्चित बेलायती पर्वत आरोही थिए। उनलाई सोधिएको सगरमाथा किन चढ्ने भन्ने प्रश्नमा उनले निकै सुन्दर जवाफ दिएका थिए। यो रोचक सामग्री राख्नेछौ एकैछिनपछि। म आफै धमिलो कहाँ थिए र पखाल्दा अरूलाई आफै पो मैले छु। सबैको मन राखु भन्दा कहीँ न अटाउने गरी फैलिए छु। म आफै धमिलो कहाँ थिए र थोरैले नि धेरै दुख छ प्रीतिमा। तिमीले अति गर्यौ बिना मेरो स्वीकृतिमा। ओ त्यसै त थोरैले नि धेरै दुख छ प्रीतिमा। तिमीले अति गर्यौ बिना मेरो स्वीकृतिमा। आफू उस्तै लाग्छ अरूको नजरमा मैले छु। हो आफू उस्तै लाग्छ अरूको नजरमा मैले छु। कहीँ न अटाउने गरी फैलिएछु। म आफै धमिलो कहाँ थिए र भाको को छ र यो धरतीमा। तिमी जस्तै मान्छे हु हैन अवतारीमा। ओ कसै नभाको को छ र यो धरतीमा तिमी जस्तै मान्छे हो हैन अवतारीमा गल्ती सबैको हो दोषी मै मात्र पहिले छु हो गल्ती सबैको हो दोषी मै मात्र पहिले छु कहिन अटाउने गरी फैलिए छु म आफै संसारलाई छोड्नु पर्ने दबाब पनि आएकै छ बाँचुन्जेल हाँस्दै जिउने सुझाव पनि आएकै छ संसारलाई छोड्नु पर्ने दबाब पनि आएकै छ बाँचुन्जेल हाँस्दै जिउने सुझाव पनि आएकै छ धर्म कर्म कति गरिस लेखाजोखा गर भन्दै धर्म कर्म कति गरिस लेखाजोखा गर भन्दै साँचो झुटो छुट्याउने किताब पनि आएकै छ बाँचुन्जेल हाँस्दै जिउने सुझाव पनि आएकै छ दुःख पीडा झेल्नै पर्ने जिन्दगीको खातिर दुःख पीडा झेल्नै पर्ने जिन्दगीको खातिर आँसु हाँसो उपहार निसाब पनि आएकै छ बाँचुन्जेल हाँस्दै जिउने सुझाव पनि आएकै छ आफूले आफैलाई सम्हालेर हिँड्न नजान्दा आफूले आफैलाई सम्हालेर हिँड्न नजान्दा यो जिन्दगीमा उतार चढाव पनि आएकै छ बाँचुन्जेल हाँस्दै जिउने सुझाव पनि आएकै छ माया मोह जाग्दै आयो आफ्नै ठान्ने सबैलाई माया मोह जाग्दै आयो आफ्नै ठाने सबैलाई माया मोह जाग्दै आयो आफ्नै ठाने सबैलाई सज्जन भन्दा धेरै खराब पनि आएकै छ संसारलाई छोड्नु पर्ने दबाब पनि आएकै छ बाँचुन्जेल हाँस्दै जिउने सुझाव पनि आएकै छ सिलुवा छ पाल्पा घर भई हाल मलेसियामा रहनुभएका श्रोता सन्तमान श्रेष्ठ सल्लिनको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा जर्ज मालोरी एक चर्चित बेलायती पर्वतारोही हुन् सन् 1924मा तेस्रो पटक सगरमाथा आरोहण प्रयासको क्रममा मालोरी बेपत्ता भए 75 वर्षपछि सन् 1999मा उनको लास हिउँमा पुरिएको अवस्थामा भेटियो मालोरी सगरमाथाको टुप्पोमा पुगे वा पुगेनन् भन्ने पत्ता लाग्न सकेको छैन सगरमाथा आरोहण सुरु गर्नु पूर्व सगरमाथा किन चढ्ने सगरमाथा चढेर के फाइदा छ भन्ने प्रश्नको जवाफमा उनले दिएको जवाफ यस्तो थियो सगरमाथा चढ्नुको कुनै फाइदा छैन हो वैज्ञानिक हिसाबले मानव शरीरले त्यो उचाइमा कस्तो व्यवहार देखाउँछ भन्ने जानिएला चिकित्सकहरूले यो तथ्याङ्क प्रयोग गरी उड्डयन प्रविधिमा उपयोग गर्लान् अन्यथा सगरमाथा चढेर केही अरू आउने पाउने भन्ने छैन हामीले कुनै सुन चाँदी मणि कोइला वा फलाम बोकेर ल्याउने छैनौ गएर धान उब्जाउने भूभाग पत्ता लाग्ने पनि होइन कति मान्छेभित्र यस्ता पहाडले प्रस्तुत गरेका चुनौतीको सामना गर्न चाहने इच्छा शक्ति हुन्छ जसलाई बुझ्न नसक्नेले म किन सगरमाथा चढ्न चाहन्छु भनेर कहिल्यै बुझ्न सक्ने छैन यो साहसिक कामबाट हामीले पाउने मात्रै विशाल आनन्द हो वास्तवमा आनन्द नै जीवनको अन्त्य हो। हामी खान र पैसा कमाउनका लागि बाँच्दैनौ, हामी खान्छौ पैसा कमाउँछौ जीवनमा आनन्द गर्नका लागि। जीवन भनेको त्यही र त्यसैका लागि मात्रै हो। परीक्षा भैया भन्दै यसका साथै आजको कार्यक्रमबाट बिदा हुने बेला भयो। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रियाका लागि वा आफ्ना गजल पठाउनका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। निर्माता रन्सी अनि प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौ। शुभरात्रि। संसारमा बिहानी हाम्रो जीवन केही हैन माया प्रेम।